विचारसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अरियार। अवरुद्ध संसद आज सुचारु हुने भएको छ। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच हिजो बेलुकी भएको सहमतिलाई आज दिउँसो 1 बजेपछि संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने प्रमुख तीन दलका शीर्ष नेताको बैठकले अन्तिम रूप दिएपछि अवरुद्ध संसद सुचारु हुने जनाइएको छ। उच्चस्तरीय राजनीतिक समिति बनाउने, संविधान सभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि संसदीय समिति बनाउने, रकम अन्तरका बारेमा अर्थमन्त्रीले सदनमा जवाफ दिने, अनियमित तरिकाले वितरण गरिएको रकमको बारेमा छानबिन गर्न समिति बनाउने लगायतका विषयमा दलहरू सहमति नजिक पुगेका छन्। प्री बजेट छलफलका लागि बोलाइएको संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध गरेपछि सुचारूका लागि प्रयास गरिएको कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ। व्यवस्थापिका संसदको बैठक बेलुकी 5 बजे बोलाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चाभिलमा बस्ने बैठकमा अध्यक्ष सूर्यबहादुर थापाले राजीनामा दिने बताइएको छ। थापाको राजीनामापछि सोमबार बस्ने बैठकमा ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर राणाले पाउनुहुनेछ। पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका नेता लोकेन्द्र बहादुर चन्दले पार्टी कब्जा गरी आफू अध्यक्ष भएको घोषणा गरेपछि रुष्ट बनेका थापाले राणालाई अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको छ भने आजकै बैठकमा चन्दलाई कारवाहीका लागि पनि प्रस्ताव गर्ने राप्रपाले जनाएको छ। आफूलाई नै अध्यक्ष घोषणा गरेको चन्द समूहले भने असार 2 गते केन्द्रीय समितिको बैठक बोलाएको छ। चन्द समूह भने आजको केन्द्रीय समिति बैठकमा नजाने मनस्थितिमा रहेको बुझिएको छ। गत वर्ष जेठ पहिलो साता भएको एकता महाधिवेशनका क्रममा 4 शीर्ष नेताले 1-1 वर्ष अध्यक्ष हुने सहमति गरेका थिए। चन्द लोहनी समूहले थापापछि लोकेन्द्र बहादुर अध्यक्ष हुने मौखिक सहमति भएको दावी गर्दै आएका बेला थापाले राणालाई अध्यक्ष पद सुम्पन्न लाग्नु भएको हो। संविधान सभामा आज पनि राज्यको पुनर्संरचनाका विषयमा छलफल हुँदैछ। विभिन्न दलका बाँकी सभासदहरूले भने आआफ्नो धारणा राख्ने कार्यतालिका तय भइसकेको छ। राज्यको पुनर्संरचना कसरी गर्ने भन्ने विषयमा अहिलेसम्म संविधान सभाको पूर्ण बैठकमा करिब 300ले आआफ्नो धारणा राखेका छन्। बाँकी 80 जनाले यस विषयमा धारणा राख्न बाँकी रहेकाले आज पनि केही बेर छलफल हुँदैछ। अहिलेसम्म अधिकांश नेताहरूले बहुपहिचानमा आधारित राज्य बनाइनुपर्ने बताउँदै आएका छन्। यसैबीच संविधान सभा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक पनि बसिरहेको छ। 18 वर्ष उमेर पुगेका नेपाली नागरिकले अनिवार्य सैन्य तालिम लिनुपर्ने या नपर्ने भन्ने विषयमा छलफल चलिरहेको छ। चिसो र सुक्खा सहन सक्ने धानको जात अर्को वर्षदेखि सबै किसानसम्म पुग्ने भएको छ। यस वर्ष अनुसन्धानमा संलग्न किसानलाई मात्रै नयाँ जातको बिउ पुर्याउन सकिएको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। नार्कका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेतीका अनुसार पछिल्लो पटक सिफारिस गरिएका सुक्खा र चिसो सहन सक्ने जात अर्को वर्षदेखि सम्बन्धित ठाउँका सबै किसानसम्म पुर्याइनेछ। नार्कले उच्च पहाडी क्षेत्रका लागि लेकाली धान 1 र 3 तथा तराईका लागि सुक्खा धान 4, 5 र 6 सिफारिस गरेको छ। लेकाली धानले चिसोमा पनि राम्रो उत्पादन दिने र झार्न सजिलो हुने उहाँले बताउनु भएको छ। यस्तै तराईको खडेरीग्रस्त क्षेत्रमा सुक्खा 4 र 5 को जात लगाउन उपयुक्त हुन्छ। सुक्खा 6 जातले सुक्खासँगै बाढी पनि सहन सक्छ। नार्कले धानका 60 भन्दा बढी जात सिफारिस गरिसकेकोमा 20-25 वटा जात बढी प्रचलित छन्। पूर्व सेना प्रमुख अब्दुल फतह अल सिसीले इजिप्टको राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिनुभएको छ। गत मे महिनामा भएको राष्ट्रपति निर्वाचनमा सिसीले चुनाव जित्नु भएको थियो। गत वर्षको जुलाई महिनामा त्यहाँका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरी सेनाले अन्तरिम सरकार गठन गरेको थियो। अन्तरिमकालमै सेनाले राष्ट्रपति निर्वाचन सम्पन्न गराई सेना प्रमुख नै राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन्। नयाँ राष्ट्रपति अल सिसीले संवैधानिक अदालतका मुख्य न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ गरेको बताइएको छ। उहाँको शपथ ग्रहण समारोहका लागि राजधानी कायरो आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो। इजिप्टको अन्तरिम सरकारले चुनाव सम्पन्न गराई पदभार ग्रहण गरे पनि संक्रमण अन्त्यका लागि भने धेरै नै अभ्यास गर्नुपर्ने आवश्यकता रहेको विश्लेषण गरिएको छ। र विश्वकप फुटबलको अभ्यास खेलमा स्पेन अर्जेन्टिना र पोर्चुगल विजयी बनेका छन्। स्पेनले एल साल्भाडोर र अर्जेन्टिनाले स्लोभेनियालाई समान 2-0 हराएका हुन्। स्पेनलाई जिताउन दुवै गोल डेभिड भिल्लाले गरेका हुन्। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा भिल्लाले 60 र 67 मिनटमा गोल गरेका हुन्। चोट बोकेका फरवार्ड डिएगो कोस्टाले खेले पनि गोल गर्न भने सकेनन्। अर्जेन्टिनालाई जिताउन उसका अल्भेज 12 र लियोनेल मेस्सीले 76 मिनटमा गोल गरेका हुन्। यस्तै पोर्चुगलले मेस्सीकोलाई 1-0 हराएको छ। चोटका कारण क्रिस्टियानो रोनाल्डो बिना नै मैदान उत्रिएको पोर्चुगललाई जिताउन बुरानो अल्भेजले गोल गरेका हुन्। अर्को खेलमा इङ्ल्यान्ड भने हन्डुराससँग गोलरहित बराबरीमा रोकिएको छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा